जीवन देखी धेरे धेरे नै थाकेर ममरदा भएको तिमी आज हेरा ममरदा भएको तिमी आज हेरा जीवन देखी धेरे धेरे नै थाकेर ममरदा भएको तिमी आज हेरा ममरदा भएको तिमी आज हेरा या ढुङ्गाहरू गर्छ ईश्वरको अभिनय या कुकुर पनि गर्छ मान्छेको अभिनय कलाई मान्छे भन्ने कलाई देव भन्ने यो परिभाषा आज च्यातिएको हेरा ममुर्दा भएको तिमी आज हेरा कति सस्तो जीवन कति सस्तो मान्छे जताततै देख्छु मान्छे माथि मान्छे सयौँ पेट मारी माघाउने मान्छे अब लालाई दुखदा मर यो कालो मुटुलाई म जन्मेकै भेषमा मलाई आज हेरा ममुर्दा भएको तिमी आज हेरा